एक चीज़ जो है इंतहाई ज़रूरी वो ये है कि गलतफहमी हमको अपने जहन से निकालनी होगी। और गलतफहमी ये है कि ये चीज़ें जो होती बेहाई होती है, इसकी बात करना एक बेहाई है। इंसान को चाहिए कि इन मामलों को वो खुद से सीख ले। इस मामले में जो है पब्लिक डिस्कशंस या पब्लिक टॉक्स नहीं होना चाहिए। ये तमाम बातें तो हम कर रहे हैं, लेकिन इसके बरक्स हम ये नहीं देख रहे हैं कि जब इस उनवान की लाइलमी होती है, इसके नतीजे में जो भयानक अंजाम, जो भयानक हरकत, जो भयानक चीज़ें हो रही है, आप अंदाज़ा भी नहीं लगा सकते। जैसे कि बहुत सारे लोग हैं, बहुत सारे डॉक्टर्स के मुशाहदे, जिसको बोलेंगे उनके तजुर्बात जो मेरे सामने आए हैं, वो ये है जो ख़ास तौर से वीडी स्पेशलिस्ट होते हैं, जो स्पेशली स्किन स्पेशलिस्ट होते हैं, और स्किन के साथ वो जनरली सेक्सुअलॉजिस्ट भी होते हैं, वो सेक्स स्पेशलिस्ट भी होते हैं। तो जब उनसे कुछ डिस्कशंस हुए तो उनसे जो बातें पता चली कि अक्सर स्किन डिसीज़ की वजह ये होती है कि लोगों को आदाब मुबाशरती नहीं मालूम होते हैं। मतलब उनको ये पता ही नहीं होता है कि हम बिस्तर के आदाब है, और उसमें बिलखसूस वो हराम कारियों में मुलविस होते हैं। मतलब ऐसी जगह वो काम करते हैं जो जगह जायज़ थी उसको हराम जगह करते हैं, जिसके वजह से अक्सर बीमारियों के वो शिकार होते हैं। जिल्द की बीमारियों की एक बड़ी वजह सिर्फ इंसान का गलत तरीक़ा इख्तियार करना है, अंदाज़ा लगाएं। और फिर उस पर वो हराम कारियाँ कर चुके होते हैं, जिस पर बेचारों की, जिसको हम कहेंगे मासूमियत, ये है कि उन लोगों को इल्म ही नहीं था कि ये चीज़ शरीयतन हराम है। दुनिया ने उनको बता दी और वो उस जिसको कहेंगे उस रविश के अंदर भय पड़े। तो शरीयत ने उस चीज़ को हराम करार दिया था, तो उनको ये नहीं पता कि बीवी से हम बिस्तरी करेंगे तो अदब क्या है, कहाँ अमल किया जाएगा, कहाँ मना है, शरीयत ने कहाँ हलाल करार दिया, कहाँ हराम करार दिया। ठीक है, तो ये लाइलमी से इतने नुकसान उम्मत भुगत रही है। और फिर उसके बाद जहाँ हम ये कह रहे हैं कि नहीं बड़ी शर्म और हया की बात है, वहीं हमारे बच्चों को स्कूल के अंदर कॉलेजेस में सेक्स एजुकेशन के नाम पर पता नहीं क्या क्या सिखाया जा रहा है। वो तो हमारे लिए काबिल कबूल है, लेकिन ये काबिल कबूल नहीं कि हम अल्लाह की किताब और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत से कुछ बातें सीखें। ये हमारे लिए शर्म और हया का मामला है। वो काबिल कबूल है कि कोई आकर, चाहे किसी मज़हब का हो, चाहे कोई मज़हब को मानने वाला ना हो, आकर हमारे बच्चियों को ये सिखाए कि हैज़ और निफास के क्या मसाइल हैं, इस मामले में क्या इस्तेमाल किया जाएगा, क्या नहीं किया जाएगा सेक्स एजुकेशन के नाम पर। ये हमको काबिल कबूल है कि कोई आकर हमारे बच्चों को स्कूल या कॉलेज के अंदर ये सिखाए कि कॉन्डोम कैसे इस्तेमाल किया जाए, कैसे नहीं किया जाएगा, वो काबिल कबूल है। लेकिन अगर कोई शख्स दीन के अतबार से करे तो नहीं, नहीं, कितनी बड़ी बेहाई, आप तो बड़ी बेहाई करते हैं, वहाँ तो बड़ी बेहाई होती है, वो शख्स तो बेहाई बातें करता है, ये बात कहने को शर्माता नहीं, वो बात कहने को शर्माता नहीं। हाँ, ज़ाती ज़िंदगी में अगर हम एक दूसरे से ऐसी बातें करें तो हो सकता है शर्म हया का तकाजा हो, लेकिन जब हम शरीयत के मामले में बात करें, जब हम दीन के मामले में बात करें, जब हम सीखने और सिखाने के बारे में बात करें, तो यहां शर्म का तकाजा नहीं होता। याद रखिए, अगर शर्म का तकाजा होता तो अल्लाह रब्बुल इज्जत हैज़ और निफास के मसाइल या हैज़ के ताल्लुक से और दीगर बातें अपनी किताब में नाजिल ना करता, और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तहारत के मसाइल और दीगर मसाइल जो औरतों से मुतालिक और मर्दों से मुतालिक है, कभी अपने ज़बान मुबारक से लोगों को नहीं सिखाते। हत्ता कि लोगों ने इतना तक रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से सीखा कि एक अंसारी औरत का वाकया आता है, वो चंद अंसारी औरत को लेकर चली और कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से मुझे कुछ सवाल करना है। तो कहा चल। वो जब चली गई और जाकर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के सामने खड़ी हुई, तो उसके बाद उस अंसारी औरत ने कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मुझे हैज़ आता है, मैं क्या करूँ। सवाल देखी तो कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि तू कॉटन का इस्तेमाल कर, जैसे कॉटन अरबी में भी अरबी का ही लफ्ज़ है जो इंग्लिश में इस्तेमाल होता है, कहा कॉटन इस्तेमाल कर, कपास रुई। तो उस औरत ने दूसरा सवाल किया अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मुझे हैज़ इतना आता है कि जिसकी कोई इंतहा नहीं। तो उसके बाजू जो औरतें आई थी उन्होंने उससे कहा क्या तू हमें यही बातें करने के लिए रसूलुल्लाह के सामने लाई थी रुस्वा करने, मतलब कैसी बेहया बेशरम औरत है, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम सवाल करती है और क्या इस बेहाई के लिए हमें लेकर आई। और वो बाजू वाली औरतें इधर उधर देखना शुरू कर दी, चूँकि उन्हें लगा कि ये औरत बहुत बेशर्मी की सवालात कर रही, तो लिहाजा वो देखने लगी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उसको दूसरा जवाब दिया। उसके बाद उस खातून ने कहा नहीं, मुझे इतना ज़्यादा हैज आता है कि उबल कर आता है बहुत ज़्यादा। देखिए उसका सवाल, तो आप सल्लल्लाहु अलैहि वसल्लम चेहरा फेर लिया और अपनी बीवी से कहा कि इसे फ़लाँ मसले का हल दे दो, इसलिए कि आप सल्लम थोड़े वहाँ शर्मा गए। लेकिन ख़तन आप ये नहीं कहा कि इस बेशर्म औरत को यहाँ से भेजो, आपने चेहरा फेरा, अपनी अहलिया को बताया, चूँकि आप पसंद नहीं कर रहे सीधे बात करना, और फिर आपकी जौजा ने जो है महातुम ने जो है उस खातून को पूरा मसला तफसीली बता दिया। माँ आयशा रज़ी अल्लाह अन्हा फरमाती थी कि अल्लाह अंसार की औरतों पर रहम करे, ये किसी सवाल करने में अल्लाह रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम शर्माती नहीं थी, और इन्हीं की वजह से बहुत सारे मसाइल हम तक आज पहुँचे हैं। याद रखिए, बहरहाल दूसरा, ख़ुद उम्महातुल मोमिनीन ने ऐसी बातें हमें बयान की जो बातें अगर आम एतबार से औरतें एक दूसरे को कहें तो शरीयतन हराम और बहुत बड़ा गुनाह, मलून, लानती ऐसा शख्स جو ایسی باتیں کہے، لیکن وہ باتیں بھی امہات المومنین نے، جو امت کی سب سے پاکیزہ عورتیں جو نبی اکرم صلی اللہ علیہ وسلم کی نکاح میں تھیں، اور ہر پاکیزہ مرد کے لیے پاکیزہ عورتیں ہیں، تو اس لحاظ سے یہ سب سے پاکیزہ عورتیں تھیں دنیا کی، انہوں نے وہ مسائل ہم تک بیان کیے تاکہ یہ کنفیوژن امت سے دور ہو جائے. ایک اہم زندگی کا جو شعبہ ہے، انسانی زندگی کے اہم شعبے کیا ہوتے ہیں؟ ایک کھانا اور پینا، ہے نا. انسانی زندگی کے شعبوں کو اگر آپ گن لیں کیا کیا انسان کرتا ہے، ایک کھانا پینا اور رہنا، یہ ایک اہم شعبہ ہے، اور اس کے بعد جنس کی تسکین، سیکس، یہی اس کی زندگی کے شعبے. یاد رکھیے کہ انسان کھانے کو اچھا رہے، رہنے کو اس کو اچھا رہے، اور اس کا نکاح ہو جائے، یہی چیزیں ہوتی ہیں انسان، اور اسی کے لیے سب کچھ کرتا ہے، گھر بنانے کے لیے سب کچھ ہوتا ہے، پیٹ پالنے کے لیے سب کچھ ہوتا ہے، اور انسان ایک سکون کی زندگی گزارے جس کو محبت، الفت، انسیت اور جو کچھ الفاظ بہرحال استعمال کر سکتے ہیں آپ، اس کے لیے ہوتا ہے، اور کیا ہے دنیا میں تیسری چیز، سمجھ رہے ہیں آپ. تو کیا اس شعبے کو شریعت نے چھوڑ دیا ہوں گا اور یہ کہوں گا بھائی جو چاہے من چاہے کرو؟ اور اس کے لاعلمی کے ایسے بھیانک نتیجے ہوتے ہیں. کچھ واقعات میں، چونکہ بہرحال میں بھی جوانی کے دور سے گزرا ہوں اور گزر رہا ہوں، مکمل طور سے بہرحال نہیں کہ یہ نہیں کہہ سکتا بوڑھا ہو رہا ہوں، حالانکہ ایک دو بال ہے ابھی داڑھی میں آ گئے اور سر میں کچھ آ چکے ہیں، لیکن پھر بھی بہرحال میں یہ مانتا ہوں کہ 15 سے 35 تک انسان جو ہے جوانی رہتا ہے، اور ہو سکتا ہے شاید میری عمر شاید میں اس کو بڑھاتے رہوں اس جوانی کے مرحلے کو، بہرحال. لیکن بہرحال تو کچھ باتیں ایسی ذہن میں آتی تھیں، کچھ باتیں لوگوں نے ایسی کی، اور کچھ حرکات لوگوں نے اپنے نکاح کے بعد ایسے کر لی جو سوالات مجھ تک آئے، تو بڑا افسوس ہوا. کاش کہ اس کو اگر یہ چیز پتہ ہوتی تو شاید آج اتنی بڑی غلطی سے یہ بچ جاتا. مطلب غیر معمولی حرکات، غیر معمولی چیزیں جو لا علمی کی وجہ سے اس حد تک ہو گئی کہ کچھ لوگوں نے کچھ اوزار اپنے ساتھ رکھ لی جب ان کا نکاح ہوا، اس لیے کسی نے بتا دیا کہ بہت خطرناک معاملہ رہتا اور اس کے لیے اوزار استعمال کرنا پڑتے. سبحان اللہ، اندازہ لگائیے اگر وہ کچھ کر گزرتے تو کیا کچھ نقصان نہیں پہنچاتے تھے اپنے فریق جنس کو، اپنی بیوی کو، اپنے اپوننٹ کو، چونکہ لا علمی پتہ ہی نہیں. اور اگر کوئی بیان کرے تو کتنی بے شرمی کی بات ہے. اگر ہم فلمیں دیکھیں، ٹی وی دیکھیں، اس پہ جو کچھ دیکھیں وہ کوئی بے شرمی بھی آئی نہیں، لیکن ہاں کوئی بیان کرے نہیں، کتنی بے شرمی بھی آئی. اگر آپ کپڑے لباس گندا پہنے، اوچھا پہنے، غلیظ پہنے، اور اگر کوئی کہے کتنا غلیظ ہے تو آپ کو کتنی گندی نظر ہے آپ کی. مطلب پہننے والا اپنے آپ کو خراب نہیں کر رہا ہے، بولنے والا جو تاکید کر رہا ہے کہ بھائی لباس خراب ہے، تمہاری نظر گندی ہے، کیوں دیکھ رہے تمہاری طرف. تو دنیا آج الٹی ہو چکی ہے. اگر اسکول کالج میں کوئی سیکس ایجوکیشن کے نام پہ پڑھائے تو وہ بڑی خوشی کی بات ہے، لیکن اگر کوئی سنت مطہرہ سے بتائے تو یار یہ بے شرمی کی بات ہے. تو اس چیزوں کو چھوڑ کر ہمیں شرم و حیا کے تقاضے کو سیکھنے اور سکھانے کی حد تک تھوڑا سا بازو رکھ کر ہمیں اس بات کو سنجیدگی سے لے کر سیکھنا ہوگا، اور یہ مسائل انتہائی جاننا ضروری ہے. میں نے پچھلے ہفتوں میں طہارت کے مسائل 4 جو ہے ویک میں، ایک پورا مہینہ میں نے لیے تھے جس سے مکمل طور سے میں نے تفصیلات لی. ایک شعبہ بہرحال طہارت کا پھر باقی رہ گیا تھا، بہت سے لوگوں نے ڈیمانڈ کیا، بہت سے لوگ انٹرنیٹ کے ذریعے چاہتے تھے کہ عنوان میں رکھوں، اس لیے کہ بہت سارے عنوان میرے فیملی پلاننگ، نکاح اور اس پہ آ چکے ہیں، تاکہ ایک پورا سیکشن مکمل ہو جائے. سنت نکاح، آداب مباشرت، ٹھیک ہے، اس کے بعد اولاد کی تربیت اور اولاد کے حقوق پوری ترتیب میں آ رہے ہیں، اور ایک عنوان بھرا انشاءاللہ باقی ہے جو میں انشاءاللہ رمضان میں رکھوں گا، وہ ہے طلاق کے مسائل، تاکہ یہ پورا نکاح کا پورا سیکشن جو ہے ایک کے بعد دیگر پورا مکمل ہو جائے. تو بہرحال آج میں آپ کے سامنے کچھ باتیں رکھنے کی کوشش کروں گا. تو اس بات کو آپ ذہن میں رکھیے کہ شرم اور حیا بالکل ہونا چاہیے کہ انسان کے اندر، عام اعتبار سے ہم یہ باتیں ڈسکس نہ کریں، لیکن جب سیکھنے اور سکھانے کا مرحلہ ہوتا ہے تو یہ بہرحال ضرورتیں ہوتی ہے، اور یہ کوئی نئی بات نہیں ہے. آپ اگر اپنے بچوں کو اسکول میں پڑھاتے ہیں تو میں سمجھتا ہوں 11ویں میں آتے ہیں ریپروڈکٹیو سسٹم بول کے ایک پورا چیپٹر ان کو بایولوجی کے اندر ہوتا ہے، وہاں تو آپ کچھ نہیں کہتے ہیں. بچہ آپ کے سامنے تصویر لے کر بیٹھا ہے، پڑھتے بیٹھا بولتے تعلیم حاصل کر رہا ہے، علم حاصل کر رہا ہے نا. تو جب وہاں کر رہا ہے تو دین اور شریعت بھی تو آپ کو بہت ساری باتوں میں تعلیم کرتی ہے، اور نبی اکرم صلی اللہ علیہ وسلم انسانیت کے لیے بھیجے گئے سب سے بڑے معلم تھے، یاد رکھیں، ٹھیک ہے. تو ان سے سیکھنا ہمیں ہر چیز، زندگی، ہر شعبہ. اور رسول اکرم صلی اللہ علیہ وسلم کے تعلق سے قرآن نے بیان کیا کہ ہم نے آپ کو لقد کان فی رسول اللہ اسوۃ الحسنہ، کہ ہم نے نبی صلی اللہ علیہ وسلم میں تم لوگوں کے لیے مسلمانوں بہترین نمونہ چھوڑا ہے. تو آئیے اس نمونے سے ہم تمام باتیں جو دیکھنے کی کوشش کرتے ہیں. میں نے خطبے کے اندر ایک آیت آپ کے سامنے تلا